Thank you. spani tip lai paune gar dina spani jali ko yo man cha bandina sansar papi sarji cha duniya ab hamro milan huncha bandina केही छैन बस पनि तिमलाई पाउने गर्दिन आस पनि जलेको यो मन रुन्छ भन्दिन संसार पापी सर्थी छ दुनिया अब हाम्रो मिलन हुन्छ I'm not afraid.